नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज कनाल। स्थानीय समाचार विस्तारमा, केही दिनदेखि गर्मीका कारण प्रभावित भएको चितवन लगायतको जनजीवनमा आजदेखि केही सहजता भएको छ। गर्मीका कारण समस्यामा परेका जिल्लावासीले आज प्राय चितवनका सबै ठाउँमा पानी परेको र शीतलताका कारण राहतको महसुस गरेका हुन्। हिजो अस्ति चर्को घाम र गर्मीका कारण जनजीवन प्रभावित बनेको थियो। आज चितवनका प्राय सबै क्षेत्रमा पानी परेको छ, जसले शीतलताको अनुभव गरिएको छ। अहिले पनि हल्का पानी परिरहेको छ। गर्मी बढेर दैनिक जीवनमा प्रभाव पार्न थालेपछि चितवनका विभिन्न स्थानमा पानी पार्नका लागि पूजा आजा गरिनुका साथै भ्यागुताको बिहे समेत गराइएको छ। चितवन पार्वतीपुरको सुन्दरचोकमा भ्यागुता बीच विवाह गराइएको हो। स्थानीयको सक्रियतामा ब्राह्मण पुजारीले विधिवत रूपमा भ्यागुताको विवाह गराइदिएका हुन्। भ्यागुता करायमा पानी पर्ने विश्वास रहिआएकाले भ्यागुतालाई आकाशे पानीसँग जोडेर व्याख्या विश्लेषण गर्ने गरिन्छ। लामो समयको खडेरीले पानी नपरेपछि आज चितवनको बेलचोक भगवती मन्दिर रत्नगरमा पनि जलधारा पूजापाठ गरिएको छ। एमाले चितवनले चितवन क्षेत्र नम्बर 4 हुने संविधान सभा उपनिर्वाचनको आधिकारिक उम्मेद्वार पार्वती रावल नै भएको दावी गरेको छ। अन्य व्यक्तिलाई उम्मेद्वार बनाउने बाहिर आएका कुराहरू निराधार रहेको पार्टीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। पार्टी केन्द्रीय समितिले भने हिजो स्थायी समितिले भने हिजो मुक्ति शर्माको नाम बाहिर ल्याएको थियो। पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष जयन थपलियाले भोलि 24 कोठीबाट बाजा गाजासहित निस्कने र्याली भरतपुरको विभिन्न ठाउँको परिक्रमा गरी निर्वाचन कार्यालयमा गएर उम्मेद्वारको नाम दर्ता गर्ने कार्यक्रम रहेको बताउनुभयो। थपलियाले पार्टीको सचिवालय बैठकले पुनः दिलकुमारी रावल पार्वतीलाई क्षेत्र नम्बर 4 उठाउने निर्णय गरेको जानकारी गराउनुभयो। गत संविधान सभाको निर्वाचनमा नेपाली कङ्ग्रेसका सुशील कोइरालाको उम्मेद्वार दिएकाले केही मतले पराजित हुन पुगेको थपलियाको दावी छ। कङ्ग्रेस सभापति कोइरालाको उम्मेद्वारी देशको राजनीतिसँग जोडिएको विषय भएकाले एमाले केही मतअन्तरले पछि परेको भन्दै अब हुने उपनिर्वाचनमा एमाले जित हासिल गर्ने उहाँले ठोकुवा गर्नुभयो। त्यस्तै एमाले चितवनका प्रचार प्रसार विभाग प्रमुख अरुण पीडित भण्डारीले पार्टीको स्थायी समितिको बैठकले पार्वती रावललाई नै उम्मेद्वार बनाउने निर्णय गरेको, अन्य व्यक्तिलाई उम्मेद्वार बनाउने बाहिर आएका कुराहरू निराधार रहेको बताउनुभयो। उता चितवन क्षेत्र नम्बर 4 हुने उपनिर्वाचनमा नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेलाई निर्वाचित गर्न सँगै सिफारिसमा परेका प्रत्याशीहरूले अपिल गरेका छन्। क्षेत्र र जिल्लाले घिमिरेसँग नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ र पूर्व सभापति कृष्णलाल सापकोटाको नाम सिफारिस गरेको थियो। नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला निर्वाचित भएको क्षेत्र भएकाले जसलाई पार्टीले टिकट दियो उसलाई जसरी पनि चुनाव जिताउनुपर्ने दायित्व आफ्नो काँधमा आएको जिल्ला सभापति गुरुङले बताउनुभयो। उहाँले एकजना मात्र छान्नुपर्दा पार्टीले पूर्व सभापति घिमिरेलाई छानेको बताउँदै अब गाउँ गाउँमा प्रचारमा लाग्ने बताउनुभयो। अर्का प्रत्याशी सापकोटाले टिकट पाएका घिमिरेलाई सहयोग गर्ने र जसरी पनि चितवन क्षेत्र नम्बर 4 कङ्ग्रेसलाई जिताउने बताउनुभयो। विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा लाग्नुभएका घिमिरे लामो समय जेल जीवन बिताउनु भएको थियो। पार्टीका विभिन्न पद हुँदै जिल्ला सभापतिको रूपमा जिम्मेवार वहन गरिसक्नुभएका घिमिरे त्यागी नेताका रूपमा परिचित हुनुहुन्छ। चितवनमा थाइरोइड बिरामीको संख्या बढ्दो छ। थाइरोइड परीक्षण गराउन आउनेको संख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन्। वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले उपचारमा ध्यान दिन थालेपछि थाइरोइड परीक्षण गराउन आउनेको संख्या बढ्दो अवस्थामा रहेको उहाँले बताउनुभयो। यसबीच विश्व थाइरोइड दिवसको अवसरमा भरतपुर स्थित पुष्पाञ्जली अस्पताल प्रालीले थाइरोइडको विषयमा अन्तर्क्रिया कार्यक्रम गरेको छ। सो अवसरमा करिब 200 थाइरोइड बिरामीको परीक्षण गरिएको थियो। वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी, डाक्टर सुनिल आचार्य, डाक्टर मुक्ति देवकोटा लगायतले थाइरोइडबाट बस्ने उपाय र यसको अवस्थाका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा समाजसेवी एवं पुष्पाञ्जली अस्पतालका शेर सदस्य गौरीश्वर सापकोटा, नेत्र ज्योति संघ चितवनका अध्यक्ष चिज कुमार मास्की, सरोज डका लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम मधुमेह स्वयंसेवक जिल्ला चितवनका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षतामा भएको थियो। भोलि विश्व थाइरोइड दिवस मनाइँदैछ। समुदायमा हस्तान्तरण गरिएका वन क्षेत्रलाई पर्यटनको मुख्य गन्तव्य बनाउन राज्यले थप लगानी गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनले जनाएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनको चौथो अधिवेशनमा पर्यटन पूर्वाधार विकासबाट स्थानीयलाई आत्मनिर्भर बनाउने कार्यजना बनाइनुपर्नेमा महासङ्घले जोड दिएको हो। महासङ्घ चितवनका पूर्व अध्यक्ष गोविन्द प्रसाद कण्डेलले महाभारत श्रृङ्खलाको दक्षिणतर्फको वन क्षेत्रलाई चुरे क्षेत्रमा गाभेर स्थानीयको स्रोतमाथिको अधिकार कटौती गर्न खोजिएको बताउनुभयो। चितवनमा समुदायमा हस्तान्तरण गरिएका 71 सामुदायिक वनहरू रहेका छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष अप्सरा चापागाईले राज्यले सबै वन क्षेत्रलाई प्रक्रिया पुरा गरेर समुदायमा हस्तान्तरण गर्नुपर्ने जिकिर गर्नुभयो। उहाँले राष्ट्रिय वनका रूपमा रहेका वन क्षेत्र सखाप हुँदै गएको विगतका इतिहासलाई बुझेरै सरकारले समुदायमा वन क्षेत्र हस्तान्तरण गर्न थालेको बताउनुभयो। चितवनमा करिब 1,28,000 हेक्टर क्षेत्रफलमा वन क्षेत्र रहेको छ। निकुञ्जको क्षेत्रफल 69,500 हेक्टर, मध्यवर्ती सामुदायिक वनको क्षेत्र 13,472 हेक्टर रहेको छ। सामुदायिक वनको क्षेत्रफल 18,943 हेक्टर रहेको छ भने संरक्षित वनको रूपमा 6,922 हेक्टर क्षेत्रफल रहेको छ। यसैबीच अधिवेशनले 18 सदस्य पुरानै कार्यसमितिबाट सर्वसम्मतिबाट कार्यवाहक अध्यक्ष सूर्यवीर पोखरेलको अध्यक्षतामा महासङ्घ चितवनको नयाँ नेतृत्व चयन गरेको छ, जसको महासचिवमा विष्णु कुमारी सापकोटा, सचिवमा भरत ढुङ्गाना, उपाध्यक्षमा वेदबहादुर अधिकारी, कोषाध्यक्षमा लक्ष्मी कार्की चयन हुनुभएको छ। पूर्वी चितवनको भण्डारा छ प्यारी धापमा सञ्चालित मौरी पालन आइपिएम कृषक पाठशाला तालिम आज समापन गरिएको छ। मौरी पालन विकास कार्यालय भण्डारा र वनदेवी आइपिएम कृषक पाठशाला प्यारी धापको संयुक्त आयोजनामा 18 हप्ते कृषक पाठशाला सञ्चालन गरिएको थियो। 25 कृषक सहभागी पाठशालामा मौरी पालन विकास कार्यालयका वरिष्ठ मौरी विज्ञ शिव रिजाल, नायक प्राविधिक सहायक ध्रुव कार्की, मौरी विज्ञ हरिखनाल, प्राविधिक सहायक द्वय रामकृपाल यादव, घनश्याम गैरी र आइपिएम जिल्ला अध्यक्ष धर्मराज कण्डेले सहजीकरण गर्नुभएको थियो। विषादीको न्यूनीकरण गर्दै महको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषक पाठशाला सञ्चालन गरिएको नायक प्राविधिक सहायक कार्कीले जानकारी दिनुभयो। भण्डारा गाविसका पूर्व अध्यक्ष बालकृष्ण लोहनीको प्रमुख आतिथ्यतामा भएको कृषक पाठशालाको समापन कार्यक्रममा आइपिएम जिल्ला अध्यक्ष धर्मराज कण्डेल, मौरी विज्ञ हरि खनाल, आइपिएम कठारका उपाध्यक्ष कृष्ण हरियाल, नेपाली कङ्ग्रेस भण्डाराका नारायण उप्रेती, एमालेका लोकराज सिलवाल, सूर्यबहादुर पर्जा लगायतले बोल्दै विषादीको प्रयोग न्यूनीकरण गर्दै आइपिएम पद्धति अँगाल्नुपर्नेमा जोड दिएका थिए। राजु तामाङले सञ्चालन गरेको कार्यक्रम वनदेवी आइपिएम कृषक पाठशालाका अध्यक्ष शान्त कुमार तामाङको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनको बचौली गाविसमा आज मधुमेह भएका बिरामीहरूको आँखाको रेटिना परीक्षण गरिएको छ। सामुदायिक स्वास्थ्य केन्द्र बचौली र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आँखाको रेटिना परीक्षण गरिएको हो, जसमा 70 मधुमेह भएका बिरामीहरूको रेटिनाको परीक्षण गरिएको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिनुभयो। भरतपुर अस्पतालका विशेषज्ञ डाक्टर बेन्जुको नेतृत्वमा आएको टोलीले रेटिना परीक्षण गरेको थियो। मधुमेह रोग भएका बिरामीहरूलाई आँखाको रेटिनामा असर गर्ने भएकाले सो परीक्षण गरिएको केन्द्रका व्यवस्थापक खरेलले बताउनुभयो। रत्नगर हाटमा रहेको प्यारागन उच्च माविमा रमाकान्त पौडेलको अध्यक्षतामा शिक्षक अभिभावक सङ्घको 9 सदस्य नयाँ कार्य समिति चयन गरिएको छ। विद्यालयमा आज भएको शिक्षक तथा अभिभावक भेलाले पौडेलको अध्यक्षतामा समिति चयन गरेको हो। सङ्घका निवर्तमान अध्यक्ष दिपेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख रामबाबु घिमरी, प्राचार्य जगदीश चन्द्र शर्मा, अभिभावक टेकबहादुर कुम्भर, सह प्राचार्य दोइन्द्र बहादुर पौडेल लगायतले बोल्नु भएको थियो। गत वैशाख 22 गते सम्पन्न दोस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता बसुरी 3 मालपुर निवासी अरुण अधिकारीलाई आज नगद पुरस्कारसहित सम्मान गरिएको छ। बसुरी 3 मालपुरमा रहेको बागमारा मध्यवर्ती सामुदायिक वनले 33,333 नगदसहित दोसला उडाएर अधिकारीलाई सम्मान गरेको हो। अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर सामुदायिक वनसँगै सिङ्गो गाविसको नाम राष्ट्रिय रूपमा चिनाउन सफल भएको भन्दै सो वनले अधिकारीलाई पुरस्कृत तथा सम्मान गरेको वनले जनाएको छ। आज आयोजित कार्यक्रममा वनका अध्यक्ष बिपी चौधरीले अधिकारीलाई नगद र दोसला उडाएर सम्मान गर्नुभएको थियो।